पजरो मा शरार जान्या ठूला बड़ा पजरो मा शरार जान्या हामी गरीब सधैं भरी आधी पेट खाने मत राय झुमा झुमा क्या मसी क्या कि छु राय झुमा चाहते सुन्न साइ म त सुन्या किनै गर्छु कस्तो रमाइलो छ एकदम नाइट टु मिट यु दमोली एफएम 94.2 मेगा हर्जमा हैन के सोमबार के सोमबार 12 बजे बजे सुनु न के त अनि फन के जको फन हैन होलिडे फन हजुर तपाईँलाई काटकुटी लगाउन म दिवाकर भट्टराई साता सातामा आउँछु तपाईँ पनि सक्नुहुन्छ भने सिधै आउनुहोस् 0965167181 थिचेर कतै छुटाउनु होला नि फेरि हेलो हजुर गुड आफ्टरनुन एन्ड नमस्ते स्वागत छ यहाँहरू सम्पूर्णलाई 9.2 मेगाहर्जमा प्रोग्राम होलिडे फनको प्रतीक्षामा रहनुभएका तमाम आदरणीय श्रोता मित्रहरूलाई स्वागत गर्न चाहन्छु आज पनि यहाँहरूको रेडियो सेटमा उपस्थित भइसकेको छु सेल्फ अपरेटिङ सिस्टमबाट म हुँ कार्यक्रम प्रस्तुत दिवाकर भट्टराई प्रोग्राम होलिडे फनमा हामी तपाईँहरूसँग प्रत्यक्ष रूपमा फोन सम्पर्कमा रहेर भलाकुसारी गर्नेछौँ र तपाईँहरूले कार्यक्रममा आउँदाखेरि रमाइला रमाइला हास्य व्यङ्गीले भरिएका सामग्रीहरू सुनाउनु पर्ने हुन्छ यानि कि भनौँ प्रस्तुत गर्नुपर्ने हुन्छ तपाईँ कार्यक्रममा आउँदाखेरि जोक सुनाउन सक्नुहुनेछ क्यारिकेचर गर्न सक्नुहुनेछ अझै भनौँ कि तपाईँहरूले विभिन्न किसिमका हास्य व्यङ्गीले भरिएका त्यस्ता धेरै सामग्रीहरू तपाईँहरू यस कार्यक्रममा प्रस्तुत गर्नुपर्ने हुन्छ र तपाईँहरू मध्येबाट हामी एकजना उत्कृष्ट साथीलाई छनौट गर्नेछौँ र उत्कृष्ट साथीले प्राप्त गर्न सक्नुहुनेछ दमौली ससेज कर्नरमा गएर खाजा खाने टिकट प्राप्त गर्न सक्नुहुनेछ त्यसको लागि तपाईँ आउनुपर्ने हुन्छ 0655617 यो नम्बर तपाईँ डायल गरेर हामीसँग कुराकानी गर्नको लागि आउन सक्नुहुनेछ शनिबारको दिन छ पक्कै पनि शनिबारको दिन भने पछाडि अलिकति बिदाको दिन पनि हो र निकै रमाइलो दिनको पनि रूपमा हामी यसलाई लिने गर्छौँ र त्यसैले पनि तपाईँहरू हामीसँग आउन सक्नुहुनेछ यतिखेर भने कोही साथीहरू आउने क्रममा हुनुहुन्छ ओके ठिकै छ हामी कार्यक्रमको सुरुवातमा एउटा रमाइलो खालको गीत सुन्नेछौँ पशुपति शर्माको आवाजमा रहेको यो रमाइलो गीत हामी सुन्नेछौँ तपाईँ भने 0655617181 नम्बर डायल गर्दै गर्नुहोला भैँसी पालन गाउँतिरै झरेर चिन्ता छैन के मलाई अमेरिका ए मलाई जापान पनि ए मलाई बेलायत नि लाइन भैँसी छोड्छु दुई गिलास दुध खान्छु मलाई बियर पनि ए मलाई हुस्की पनि ए मलाई पोसिलो नि डिग्री पास गरेर भैँसी पालन गाउँतिरै चिन्ता छैन कि मलाई अमेरिका ए मलाई जापान पनि ए मलाई बेलायत नि लैन भैँसी दुर्छु दुई गिलास दुध खान्छु मलाई बियर पनि ए मलाई हुस्की पनि ए मलाई पोसिलो नि मलाई पोसिलो नि यो पोसिलो नि मलाई पोसिलो नि I'm not afraid of the dark. निकै निकै मिठो मिठो हामी सुनिसकेका छौँ र पके पनि गाउँमा बस्छु र पसिनोहरू खानेकुराहरू खान्छु विदेश नै आखिर किन धाउनु अलिकति चित्त बुझाउने खालको यो गीत रहेको थियो तपाईँहरू सम्पूर्णको माझमा मैले राखेको थिएँ र तपाईँहरू आउन सक्नुहुनेछ 06556178 यो नम्बर तपाईँ डायल गरेर हामीसँग कुराकानी गर्नको लागि आउन सक्नुहुनेछ जोक सुनाउन सक्नुहुनेछ रमाइलो कुराकानी गर्न सक्नुहुनेछ त्यसको लागि तपाईँ आउनुपर्ने हुन्छ हामीसँग कुराकानी गर्नको लागि र कुराकानी तपाईँहरूसँग गर्नुभन्दा पहिला एउटा जोक्स मनै सुनाइदिउँ कि जस्तो पनि लाग्यो है कसो होला ओके एकचोटि के भएछ अरे भन्दाखेरि नेपाल टेलिकमले चाहिँ एउटा नयाँ नयाँ सेवाहरू दिँदै जाँदाखेरि एउटा यस्तो सेवा पनि दिने योजना बनाइराखेको रहेछ कि योजना भनौँ अथवा त्यो सेवा दिइराखेको जुन कल्पना गरौँ होइन सम्बन्धको लागि एक थिच्नुहोस् मगनीको लागि दुई थिच्नुहोस् विवाह गर्नको लागि चाहिँ तिन थिच्नुहोस् भन्ने कुरा भएछ होइन अङ्क थिच्ने कुरा र अनि मुन्द्रेले सोधेछ एउटा क्वेसन दोस्रो बिहेको लागि के थिच्ने नि भनेर कस्टमर सेन्टरमा सम्पर्क गरेर सोधेछ होइन अनि त्यस पछाडि नेपाल टेलिकमको कस्टमर केयर सेन्टरबाट अनि के जवाब आएछ थाहा छ के जवाब आएछ भने यो सेवाको लागि तपाईँ आफ्नो पत्नीको घाँटी थिच्नुहोस् भन्दैछ अरे कि कस्तो अह पक्कै पनि हामी सुनिसकेका छौँ सुनाइसकेको छु जोक्स पक्कै पनि तपाईँहरूको माझमा र तपाईँहरू आउन सक्नुहुनेछ 0965 61 781 अलिकति फोनमा पनि थोरै डिस्टर्बेन्स आइराखेको छ त्यसलाई अलिकति म्यानेज गरिराखेका छौँ पक्कै पनि तपाईँ आउन सक्नुहुनेछ र आज यो शनिबारको दिनलाई फलनीमय रूपमा अगाडि बढाउन सक्नुहुनेछ र अबको क्रममा भने यतिखेर कोही साथी हाम्रो सम्पर्कमा आइसक्नु भएको छ सायद कार्यक्रमको पहिलो श्रोता स्वरूप हुनुहुन्छ हजुर नमस्ते ओके उहाँको सम्पर्क चाहिँ विच्छेद भइसकेको छ पके पनि ओके तपाईँ आउन सक्नुहुनेछ 0965 561 781 नम्बर डायल गरेर यतिखेर कोही साथी हुनुहुन्छ हजुर नमस्ते नमस्ते भन्दै थिएँ सायद उहाँको मिस कल आयो क्या ओके ठिकै छ साथीहरू अलिकति मिस कल भन्दा पनि फोन गरिदिनु हुनको लागि हामी अनुरोध गर्न चाहन्छौँ र यतिखेरको क्रममा भने गीत सुने कि साथीहरूलाई लिने अलिकति साथीहरूलाई बढी मिसकल आइराखेको छ मिसकल तपाईँहरू गर्नुहुन्छ तर कति फोन गर्ने साथीहरूको फोन लागिराखेको हुँदैन यो समस्या हुन्छ होइन पक्कै पनि तपाईँ फोन मार्फत सहभागी भएर रमाइलो कुराकानी गर्न सक्नुहुनेछ अबको क्रममा एउटा रमाइलो खालको गीत नै हामी सुन्नुपर्ने हुन्छ र यो गीत पक्कै पनि तपाईँको माझमा राख्नेछु बोल बच्चनबाट रहेको छ चलो न निकै रमाइलो गीत रहेको छ तपाईँ सम्पूर्णको माझमा चलाओ ना नैनो से बाण रे जान ले लो ना जान रे जान ले लो ना जान रे कहीं निकल ना जाए कहीं निकल ना जाए कहीं निकल ना जाए कहीं निकल ना जाए हमरी बॉडी से हमरी बॉडी से हमरी बॉडी से प्राण रे हमरी बॉडी से प्राण रे चलाओ ना नैनों से बाण रे चलाओ ना नैनों से बाण रे जान ले लो ना जान रे जान ले लो ना जान रे अह निकै मिठो गीत हामी सुनिसकेका छौँ यतिखेर भने सम्पर्कमा कोही साथी हाम्रो सम्पर्कमा हुनुहुन्छ उहाँलाई स्वागत गरौँ नमस्ते नमस्ते पके पनि हाँस्न सिक्नु पर्छ होइन धेरै लामो जीवन बिताउनु पर्छ समय निकै धेरै छ जुन जीवनलाई काट्नको लागि धेरै जीवनहरू बिताउनु आवश्यक पनि छ होइन ओके त्यही त जति सोच्यौ त्यति लामो छ होइन त्यही त है भने पछाडि पके पनि निकै मिठो अलिकति मार्मिक रूपमा भन्नुहुन्छ हाम्रो नोर बगसिमिया तल्लो साझाबाट आउनु भएको छ होइन अनि के छ यहाँको नयाँ ताजा हालखबर सुनाइदिनुहोस् अहिले त म हिँडिरहन्छु बेला र पातमा, एक्लो जीवन कोही छैन साथमा, गोठालोमा। गोठालोमा भने पछाडि एक्लै हिँडिराख्नु भएको छ, यसरी जीवनलाई एक्लै दौडाउँदा दौडाउँदा अलिकति होइन अलिकति सङ्गिनीको पनि खाँचो पर्दो रहेछ है भन्ने यहाँलाई लाग्दैन? होइन त्यस्तो यस्तो हुन्छ, मैले धोका पाएको छैन, हेर वाक्कै भाचु आर्मीको देखेर भने पछाडि अरूको देखेर वाक्क हुनुभन्दा बरु आफूसँग त्यस्तो सङ्गिनी भयो भने आफूले कसरी म्यानेज गर्ने भन्नेसँग पनि त सम्बन्धित हुन सक्ला नि त नुरबगासी, होइन र? अब त्यो सम्हाल्नै नसक्ने भयो भने त के लाग्छ र भने, त्यस्तो भयो भने त पहिल्यै हात्तिएको देखि देखि कसरी त्यस्तो हुन सक्छ? अनि त्यति साह्रो डराइहाल्नु पनि हुँदैन कि, होइन? हरेक कुरालाई सहज रूपमा लिन सक्यो भने सबै कुराहरू सहज नै हुन्छ, सजिलो नै हुन्छ कि नुरबगाजी, नहात्तिनु होला है त। भन्छ नि डरा लाग्छ नजिकै आउन मनको भारी तिम्रो छेउ बिसाउन, अनि के गर्ने त नि, पहिल्यै झस्याङ्ग झस्याङ्ग भइन्छ। त्यही त है, त्यति झस्याङ्ग हुँदाखेरि हाम्रा कति साथीहरू सुनेर बसिरहनु भएको साथीहरू फेरि डराउनु होला हो कि, गाह्रो हुँदो रहेछ भन्ने सोच्नुभयो भने त गाह्रो पर्छ नि त, होइन नुरबगाजी? हजुर। ओके ल, ठिकै छ, कार्यक्रममा आउनु भएको छ। आज हाम्रो नुरबगस मियाजीले के सुनाउनुहुन्छ? एउटा जोक सुनाऊ कि? हुन्छ, ओके, जोक सुरु गर्नुहोस्। स्कुलमा मास्टरले पढाइराखेको रहेछ अरे, अनि त्यसपछि दुईटा केटा दुईटा केटी रहेछ अरे कक्षामा। त्यसपछि चकचक गर्ने बानी त भइहाल्छ केटा केटीहरूको, होइन र? त्यो त भइहाल्छ। अनि मास्टर कोठामा गएपछि बाबु शान्तिसँग बस न, शान्तिसँग आनन्दसँग भनेर मास्टरले भन्नुभएछ के अरे एउटा केटोलाई। अनि त्यो कक्षामा शान्ति र रमा भन्ने केटी रहेछ के। अनि अर्को केटोले भनेछ, सर साथी त शान्तिसँग बस्ने, म कोसँग बस्ने नि भनेछ अरे। नुरबगासजी त्यही त है, अब साथी फेरि अब शान्तिसँग गएर बस्दै पछाडि बिचरा उसलाई चाहिँ गाह्रो पर्ने भन्छ, होइन? कुरो सही हो, निकै मिठो लाग्यो कि नुरबगासजी, तपाईँको यो जोक्सको लागि धेरै धन्यवाद, आउँदै गर्नु होला आगामी दिनमा। अहिले छुट्नु पर्ने हुन्छ है त नुरबगासजी? नमस्ते। ओके, उहाँ हुनुहुन्थ्यो नुरबगस मिया, तल्लो साझाबाट आउनु भएको थियो, निकै रमाइलोसँग कुराकानी गरिसकेका छौँ र यतिखेरको क्रममा भने कोही साथी जुटिसक्नु भएको छ। नमस्ते। ओके, कोही साथी जुटिसक्नु भएको छ भन्दै थियो तर उहाँ चाहिँ सम्पर्कबाट फेरि विच्छेद भएर गइसक्नु भएको छ। हाम्रा धेरै साथीहरू हुनुहुन्छ, धेरै साथीहरू फोन गरिरहनु भएको छ, यो फोन गर्दा गर्दा कति साथीहरू यस्ता पनि हुनुहुन्छ कि मिस कल पनि गरौँ न भनेर ट्राई गर्नुभयो होला, सम्झनु भयो होला है। ओके ल, ठिकै छ, तपाईँ आउन सक्नुहुनेछ 0965 61 781 नम्बर तपाईँ फटाफट डायल गरेर आउन सक्नुहुनेछ। र यो के भन्दै थिएँ यतिकैमा, कोही साथी हाम्रो सम्पर्कमा हुनुहुन्छ, उहाँलाई स्वागत गरौँ भन्दै थियो। ओके हजुर, नमस्ते। नमस्ते। नमस्ते, को बोल्नुभयो कहाँबाट? ब्यास पाँचबाट रामप्रसाद पौडेल। हजुर, रामप्रसादजी आज पहिलोचोटि आउनु भएको छ हो? कहिले हो, जमानामा एकचोटि आएको, जमानामा आउनु भएको थियो। अब भनेपछि अब 1914 आए पछाडि अब बल्ल 2013 आउनु भएको छ है। त्यही त बगेल, ठिकै छ रामप्रसादजी, जे होस् सम्झनु भयो हामीलाई, धेरै खुसी लाग्यो होइन। अनि के गर्नुहुन्छ यहाँले विशेष गरेर ब्यास पाँचमा? होइन, म त बस्ने खाने अब थन्किसक्नु भएको बेलाको मान्छे भयो। ए भनेपछि त्यो त अलि भन्न मिल्दैन होला। ओके ठिकै छ, जे सबैको काम त्यही नै हो, आखिर जे जे गरे पनि अन्तमा गएर बस्ने खाने नै त हो नि, होइन? ओके ठिकै छ, रामप्रसादजी कार्यक्रममा आउनु भएको छ, शनिबारको दिन पनि छ, केही प्लानहरू के गर्दै हुनुहुन्छ आज? त्यस्तै केही प्लान छैन, खास केही प्लान छैन। ओके, कार्यक्रममा आउनु भएको छ, हामीलाई के सामग्री ल्याउनु भएको छ सुनाउनको लागि? मसँग एउटा सानसानो गीत थियो तर अलिकति समय पनि लाग्छ कि भन्नलाई। समय त ठिकै छ। ओके, छोटो गरेर भनिदिनु होला, अलिकति सारमा आउने गरेर, होइन शब्दहरू निकै सारमा आउने तरिकाले, थोरै मिठो तरिकाले भनिदिनु होला। ओके सुरु गर्नुहोस्। यो मेरो गीतको शीर्षक छ खोला पारीको चिठी। खोला पारीको चिठी। ओके, रामप्रसादजी तपाईँ आफै सिर्जना गर्नुभएको गीत हो यो? मैले सिर्जना गरेको, आफैले गरेको चाहिँ त होइन तर भए पनि धेरै जमानाको पहिलाको। ओके ल, ठिकै छ, ओके सुनाउनुहोस्। डाँडा पारीको चिठी। झल झाली सम्झन्छु आमा दिन रात, म तिम्रो मुहार भर्ती हुन विदेशमा माया घर त्यागी, वर्ष दिनमा फर्कने छु भनी रिदा मागी, मसँगका साथीहरू भर्ती भए सबै, मलाई भन्यो हुन्न भन्यो उमेर पुरा नभई जल जली सम्झन्छु आमा दिन रात म तिम्रो मुहार के गरेर पेट पालु भन्नेतिर लाग्यो दिनभरि घुम्यो फिर्यो कतै काम माग्यो कोही भन्थे छैन काम कोही भाँडा माझ नपाएर काम सधैँ पर्थ्यो त्यसै साँझ जल जली सम्झन्छु आमा दिन रात म तिम्रो मुहार बल्ल तल्ल होटेलको भाँडा मान्ने काम पाया अनि मनमा मेरो बल्ल लाग्यो घाम जागिर छ नौ रुपियाँ एक महिनाको जम्मा सम्झँदा यो छाती मेरो चिरिन्छ हयामा जल जली सम्झन्छु आमा दिन रात म तिम्रो मुहार रोइर कि हौली मलाई सम्झिदिने सधैँ एक्लो छोरो लाउर गयो आएन है भन्दै साहु आए भन्दा होला लगाएर घेरा छोरी देऊ घरबारी किल्यो पैसा मेरा जल जली सम्झन्छु आमा दिन रात म तिम्रो मुहार दसैँ मान्न घरमा आउँला भन्ने आशा थियो अब कि यो शरीरमा रोग लागिदियो कर्कलो झैँ सुके आमा पुरै दुई महिना अझ पनि राम्रोसँग बोल्ने शक्ति छैन जल जली सम्झन्छु आमा दिन रात म तिम्रो मुहार मिल्किएको होला मेरो हँसिया र नाम्दो चुन्डिएको होला सबै भैँसी भन्ने दाम्रो खोरियामा फल्यो होला कोदो मकै थोरै बाटो बाटो कराउँदा हुन् फर्काएर खोरै जल झली सम्झन्छु आमा दिन रात म तिम्रो मुहार आमा मैले तिमीलाई नसम्झेको होइन दुःखको यो कुरा सबैले कि साध्य छैन लाउरे बन्नी रहरले घर छोडी आया जिन्दगीमा नपाएको दुःख मैले पाया जल झली हजुर भया पाऊ यति नै हो। निकै निकै पुरानो अलि निकै मिठो गीत सुनाइदिनु भयो रामप्रसादजी, यहाँलाई धेरै धेरै धन्यवाद, धेरै आभारी छौँ। निकै अलिकति यो धेरै पहिलाको र अहिले गीत सङ्गीतमा पनि विकास पनि धेरै भएको छ र अलिकति विकाससँगै विकृतिहरू पनि जोडिँदै आइराखेको छ होइन। अलिकति पहिलाको गीत सङ्गीत भयो भने निकै मिठो तरिकाबाट गाइदिनु भयो, यहाँलाई धेरै धेरै धन्यवाद र यहाँको लागि धेरै सम्मान व्यक्त गर्न चाहन्छु। अहिले पनि हामी छुट्टिनुपर्ने हुन्छ रामप्रसादजी, छुट्टियो, नमस्ते। ओके, उहाँ हुनुहुन्थ्यो रामप्रसाद पौडेल, आउनु भएको थियो ब्यास पाँचबाट हामीलाई सम्झाउनु भएको थियो र अलिकति निकै पुरानो खालको अनि निकै अलिकति केही समय अगाडिको गीत सुनाउनु भएको थियो र निकै अलिकति भावुक पनि हामी भएका थियौँ किनकि गीत सङ्गीत नै त्यस्तै थियो। वास्तवमा हामी पुराना सङ्गीतका पुराना गीत सङ्गीतको हामी संरक्षण पनि गर्न जान्नुपर्छ र यतिखेर कोही साथी हुनुहुन्छ, नमस्ते। नमस्ते, को बोल्नु कहाँबाट? ब्यास दसबाट प्रभात पोखरेल। के छ प्रभातजी, हालखबर सुनाउनुहोस्। सबै ठिक ठाक छ, बसिरहनु भएको छ होइन? अनि आज शनिबार प्लान के छ यहाँको? केही पनि छैन है। ओके, ठिकै छ प्रभातजी, कार्यक्रममा आउनु भएको छ र आज विशेष हामीलाई के सुनाउनुहुन्छ प्रभातजीले? ओके हुन्छ, तपाईँ चुटकिला सुरु गर्न सक्नुहुन्छ। एकादेशमा एउटा मान्छे रहेछ कि, जम्मा एउटा मान्छे है एकादेशमा, होइन एउटा घरमा एउटा मान्छे। ओके, अनि के भएछ? त्यो मान्छेले चाहिँ घरमा चापी लाएर बाहिर घुम्न हिँडेछ। घुम्न जाने क्रममा एउटा अर्को चाहिँ मान्छे आएर ओए तेरो घरमा त पानी छिर्यो भनेर भनेछ कि। कहाँ छिर्नु पानी, मैले ढोकामा चापी लाएर आएको छु भनेर भनेछ कि। प्रभातजी, भने पछाडि ढोकामा पानी त त्यसै छिर्छ, अलिक विचार पुर्याइन्छ कि होइन, चापी लगाएपछि त अब सबै अब केही भित्र छिर्दैन भन्ने उसको विचारमा भएछ होइन। ओके ल, ठिक छ, मिठो खालको जोक सुनाइदिनु भयो, यहाँलाई धेरै धन्यवाद, आगामी दिनमा आउँदै गर्नुहोला, अहिले छिट्यो नमस्ते है त। ओके बाबाई, उहाँ हुनुहुन्थ्यो प्रभात पोखरेल, आउनुभएको थियो ब्यास दसबाट चाहिँ हामीलाई सम्झाउनु भएको थियो र मिठो खालको जोक सुनाएर जानुभएको छ, छोटो अनि मिठो पक्कै पनि। यतिखेर कोही साथी हाम्रो सम्पर्कमा हुनुहुन्छ, नमस्ते। दर्शन नमस्ते, को बोल्नु कहाँबाट? म क्यामिनबाट सबिना बस्नेत। अनि के छ सबिनाजी हालखबर सुनाउनुहोस्। एकदम बियाल छ नि हजुरको नि। एकदम बियाल भनेको त नराम्रो कि राम्रो मलाई त थाहा नै भएन हो। ए तपाईँको लागि राम्रो हो कि ल ठिक छ भनेपछि सधैँ बियाल बियाल होस् होइन एकदम बिन्दास होस् अझै है। फेरि बिन्दास भने पनि राम्रै हो है फेरि। अनि सबिनाजी आज कार्यक्रममा आउनु भएको छ है। कार्यक्रममा अलिकति कम आउनुहुन्छ हाम्रो सबिनाजी किन त्यही त है कहिले लाग्छ कहिले लाग्दैन है फोन अब त्यस्तै भएर होइन कारण चाहिँ धेरै रहेछ। ल ठिकै छ आज आउनु भएको छ के सुनाउनुहुन्छ हुन्छ सुरु गर्नुहोस् तपाईँको केही केही सुरु गरिहाल्नुहोस् 1 2 3 गो। एउटा दुईजना के अरे एउटा राम र एउटा स्या भन्ने मान्छे थिए अरे के है कुनै जमानामा थिए होइन अनि के भएछ उनीहरू चाहिँ विदेश जाने प्लान गरेछन् है अनि रामले चाहिँ अनि बेलुका सुति बेला सपना देख्न थालेछ के अनि उसले त सपनामै विदेश गएर यति धन कमाएको देखेछ त्यहाँदेखि फर्किने बेला भएछ अरे के सपनामै सपनामै अनि अनि फर्किने बेला अरे अन्त एयरपोर्टबाट झर्छु भनेर खाट अडी वाङ खसेर त उता झसङ्ग भएछ अरे कि। सबिनाजी हजुर भनेपछि त खाटबाट पनि खसु छ है धेरै राम्रो धेरै मिठो भएछ बिचरा त्यहाँ त्यस पछाडि अनि बिउजियो होला अनि त्यस पछाडि ल ठिकै छ अब खाटबाट त खसियो माथिबाट नि खसिन्छ भनेर लास्टमा गएन कि क्या हो विदेश के गरे के गरे त्यो पछिल्लो जानकारी चाहिँ आइसकेको छैन होइन ए त्यस्तो भयो है भनेपछि हाम्रो सबिनाजीले नजा भनिदिनु भयो है। ल ठिक छ अब यत्रो धेरै दिन भइसक्यो होला होइन अब तपाईँले कहिले सुन्नु भएको अब अहिले चाहिँ जा भनिदिनुहोस् है कि नजा नेपालमै केही गरेर बस भन्नुहुन्छ फेरि अब संविधान बनेकै बन्दैछ के अरे अब यति देशतिरै केही होला जस्तो छ अँ केही होला जस्तो छ भनेपछि सबिनाजीको नि धेरै आशा छ है एकदम छ नि त्यही त्यही ओके ल ठिक छ हाम्रो सबिनाजीको आशा चाहिँ नमरोस् होइन अमर रहोस् पक्कै पनि पुरा गरून् हाम्रा देशका अलिकति नेतृत्व तहमा बस्नुहुने व्यक्तिहरूले होइन अहिले भने हामी सबिनाजी छुट्टिनु पर्ने हुन्छ है त ओके बाबा उहाँ हुनुहुन्थ्यो सबिना बस्नेत क्यामिनबाट आउनुभएको थियो जोक सुनाइसक्नु भएको छ पक्कै पनि निकै रमाइलो खालको जोक्स हामी सुनिसकेका छौँ। तपाईँ भर्खर मात्र रेडियो सेट खोल्दै हुनुहुन्छ भने तपाईँ सुन्दै हुनुहुन्छ दमौली एफएम र यो कार्यक्रम होलिडे फन। हामी आउने गर्छौँ शनिबारको यो समयमा आउने गर्छौँ 12 बजेको नेपाल वाणीको समाचार पश्चात आउने गर्छौँ र तपाईँहरू हामीसँग कुराकानी गर्नको लागि आउन सक्नुहुनेछ 0965 61 786 यो हाम्रो स्टुडियोको नम्बर हो। यो नम्बर मार्फत तपाईँ हामीसँग फटाफट कुराकानी गर्नको लागि आउन सक्नुहुनेछ अलिकति रमाइलो गर्नको लागि आउन सक्नुहुनेछ इन्टरटेनमेन्ट दिनको लागि अथवा भनौँ हाम्रा सम्पूर्ण श्रोताहरूलाई निकै रमाइलो बनाउनको लागि आउन सक्नुहुनेछ। यतिखेरको क्रममा भने एउटा गीत सुन्नुपर्ने बेला भएको छ निकै रमाइलो गीत रहेको छ क्या सुपर कुल हे निकै रमाइलो यो फिल्मबाट हिन्दी मुभीबाट यो गीत हामी तपाईँ राख्नेछौँ तपाईँ सम्पूर्णको लागि। Yeah, yeah, yeah, yeah, yeah, yeah, yeah, yeah, yeah, yeah, yeah, yeah, yeah, yeah, yeah, yeah, yeah, yeah, yeah, yeah, yeah, yeah, yeah, yeah, yeah, yeah, yeah, yeah, yeah, yeah, yeah, yeah, yeah, yeah, yeah, yeah, yeah, yeah, yeah, yeah, yeah, yeah, yeah, yeah, yeah, yeah, yeah, yeah, yeah, yeah, yeah, yeah, yeah, yeah, yeah, yeah, yeah, yeah, yeah, yeah, yeah, yeah, yeah, yeah, yeah, yeah, yeah, yeah, yeah, yeah, yeah, yeah, yeah, yeah, yeah, yeah, yeah, yeah, yeah, yeah, yeah, yeah, yeah, yeah, yeah, yeah, yeah, yeah, yeah, yeah, yeah, yeah, yeah, yeah, y दिल गार्डेन गार्डेन गार्डेन हो गया। निकै रमाइलो गीत हामी सुनिसकेका छौँ। हिन्दी मुभी क्या सुपर कुल है हमबाट लिएका थियौँ। र पके पनि तपाईँ आउन सक्नुहुनेछ 561-781 नम्बर डायल गरेर। यतिखेरको साथी हुनुहुन्छ, नमस्ते। नमस्ते, नमस्ते। को बोल्नुभयो कहाँबाट? ब्यास्ट्रीबाट अजय लम्साल। के छ अजयजी हालखबर यहाँको सुनाउनुहोस्। सब ठिक ठाक छ, बसिराख्नु भएको छ। आज शनिबारको दिन हाम्रो अजयजीको प्लान के छ? प्लान केही छैन, बस्ने मात्रै प्लान छ है। अनि पढ्नुहुन्छ भने पछाडि यहाँ विशेष? आज बिदा छ, भोलिबाट फेरि अब स्कुल जानुपर्ने होला हो। ओके ल, ठिकै छ। कार्यक्रम आउनु भएको छ होलिडे फनमा। आज हामीलाई के सुनाउनुहुन्छ हाम्रो अजयजीले? सानो चुट्किला। निकै सानो छ हो त्यही त। ल ठिक छ, त सानो चुट्किला सुनाइहाल्नुहोस् न, कस्तो रहेछ सुनिहालौ। कसरी सुरु भएछ? बिजुलीको तार किन पोल गाडेर एक ठाउँबाट अर्को ठाउँमा लगिन्छ भनेछ। अनि सेरेले भनेछ थाहा छैन आफै भन्न त किन रहेछ भनेछ क्या। फेरि मग्ने बुढाले भनेछ लु खत्तम, यति सानो कुरा पनि आउँदैन के सेरे भन्छ आफूलाई। लु सुन, बिजुलीको तारमा महिलाहरूले कपडा धोएर सुकाउँछन् भनेर नि भनिदिन्छ क्या। अजयजी भनेपछि कुरो त्यस्तो गहिरो परेछ है। त्यही त। ल ठिक छ, निकै रमाइलो जोक सुनाउनु भयो, यहाँलाई धेरै धन्यवाद। अहिले पनि हामी छुट्टिनु पर्ने हुन्छ, छुट्टिउँ। नमस्ते है त। ओके, उहाँ हुनुहुन्थ्यो अजय लम्साल, आउनुभएको थियो ब्यास दुईबाट आउनुभएको थियो र उहाँसँग कुराकानी गरिसकेका छौँ। जोक सुनाउनु भएको थियो, निकै मिठो जोक्स हामी सुनिसकेका छौँ र हामी कार्यक्रमको अन्तिम अन्तिम छेडतिर आइराखेका छौँ। सायद हामी एकजना साथीलाई लिन सक्छौँ होला, त्यो भाग्यमानी साथी तपाईँ पनि पर्न सक्नुहुनेछ, तपाईँ आउन सक्नुहुनेछ पक्कै पनि। ओके, आउनु हुनको लागि तपाईँले डायल गर्नुपर्ने हुन्छ 561-781। साथीहरू आउने क्रम रहिराखेको छ र साथीहरू आउँदै हुनुहुन्छ, पके पनि डायल गर्दै हुनुहुन्छ सायद होइन। र तपाईँहरूलाई जानकारी गराउँ, यस कार्यक्रममा विजेता हुनुहुने साथीहरूको लागि दमौली ससेज कर्नर भेटघाट चोकमा अलिकति खाजाको व्यवस्था गरेको छ। भेटघाट चोकमा रहेको दमौली ससेज कर्नरले यस कार्यक्रमलाई पुरस्कारको प्रायोजन गरेको छ। पके पनि खाजा खाना नास्ताको लागि तपाईँ सम्पर्क त्यहाँ गर्न सक्नुहुनेछ। र तपाईँहरू आउनु हुनको लागि मैले अनुरोध गर्दै थिएँ, तर यसो समय हेर्दाखेरि विजेताको नाम पनि सुनाउनु पर्ने, त्यस कारण पनि अब हामी तपाईँका कलहरूलाई भने लिन सक्दैनौँ। अब एउटा रमाइलो खालको गीत सुन्नेछौँ। गीत पछाडि आजको यो विजेता को हुनुहुन्छ त उहाँको नाम लिएर आउनेछु। अबको क्रममा भने आज सुनिए यो रमाइलो खालको गीत तपाईँ सम्पूर्णको लागि। दिल मांगता है दिल दिल दिल मांगता है दिल मांगता है दिलदार सोनिए तू आजा सोनिए। सोनिए तू आज सोनिए प्यार करल करल करल करल प्यार करल करा सोनिए तू आज सोनिए। विजेताको नाम लिएर म आइसकेको छु। पके भने आज अलिकति सीमित साथीहरू मात्रै आउनु भएको थियो सम्पर्कमा। नुरबगस मिया तल्लो साँझाबाट, रामप्रसाद पौडेल ब्यास पाँचबाट आउनु भएको थियो र अलिकति पुरानो भाषाको अथवा भनौँ निकै पुरानो मोडिफाई गरेर पुरानो खालको गीत सुनाउनु भयो। धेरै धन्यवाद रामप्रसाद पौडेलजीलाई। र त्यस्तै गरेर प्रभात पोखरेल आउनुभएको थियो ब्यास दसबाट, र त्यस्तै गरेर हुनुहुन्थ्यो सबिना बस्नेत आउनुभएको थियो क्यामिनबाट, र अन्तमा हुनुहुन्थ्यो अजय लम्साल आउनुभएको थियो ब्यास्टीबाट। फोन सम्पर्कमा हुनुहुने तपाईँ सम्पूर्ण साथीलाई धेरै धेरै धन्यवाद। र आज कार्यक्रमहरूले फोनमा विजेता बन्नुभएको छ। कार्यक्रमको अन्तमा आउनुभएको थियो अजय लम्साल ब्यास्टीबाट, धेरै धेरै बधाई छ अजयजीलाई। अजयजीले प्राप्त गर्नुभएको छ दमोरी ससेज करणमा गएर खाजा खाने टिकट प्राप्त गर्नुभएको छ, त्यसको लागि उहाँ आउनुपर्ने हुन्छ। दमौली एफएमको सम्पर्क कार्यालयमा 10-4 एक हप्ताभित्रमा आउनुहुनको लागि हामी अनुरोध गर्न चाहन्छौँ। र कार्यक्रममा जति पनि आउनुभयो साथीहरू, यहाँहरू सम्पूर्णलाई धेरै धेरै धन्यवाद। र कार्यक्रममा जति साथीहरूले फोन ट्राई गर्नुभयो यहाँहरू सम्पूर्णलाई पनि पक्कै पनि अर्को साता अवश्य पनि यहाँहरूका फोन लाग्नेछ भन्दै, कार्यक्रमलाई कुनै सुझाव सल्लाह अनि गुनासाहरू तपाईँका छन् भने कार्यक्रमको ठेगाना हो कार्यक्रम हुरिडे फोन दमौली एफएम 94.2 मेगाहर्ज व्यास्ती बालमन्दिर चोक दमौली तनहुँको ठेगानामा तपाईँ पत्र गएर पठाउन सक्नुहुनेछ। भन्दै गर्दा तपाईँ सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्णलाई फेरि पनि धन्यवाद दिँदै सेल्फ अपरेटिङ सिस्टमबाट म कार्यक्रम प्रस्तुता दिवाकर भट्टराईलाई पनि ब्याकग्राउन्डमा बजिरहेको छ क्रिस 3 रघुपति राघव यो रमाइलो गीत सँगसँगै बिदा दिनुहोस्। तपाईँको साता शुभ रहोस्, नमस्ते।